के आउँछ रे? कुन रेडियोमा आउने हो? आमा बुबा दाजु भाइ दिदी बहिनी सब सँगै बसी सुनौ हजुर लोक चौतारी। अब मेला पाता सुख दुख घाँस काट्दा नि वनमा हि लोक सङ्गीत गुन्जिरहन्छ हर पल हाम्रो मनमा। सबै खाले बच्छन् गीत गाउँछ हर वन पाखा तपाईँ हाम्रै मनमुटुमा बस्न सफल भाका। सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो। सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो। लोक चौतारी घर घरमा आइसक्यो। रेडियो मिरमिरे 89.4 मेगाहर्जमा अब प्रस्तुत हुँदैछ कार्यक्रम लोक चौतारी। यस कार्यक्रमको प्रायोजक मारुति सिमेन्ट। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत, लोक संस्कृति र यिनै कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। नमस्कार। कार्यक्रम लोक चौतारी सुनेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोता महानुभावमा यो कार्यक्रम प्रस्तुत राजु बोहराको आज पनि हाजिर भइसकेको छु। रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट, सामुदायिक रेडियो पालुङ एफएम 107.2 मेगाहर्ज मकनपुरको पालुङबाट, रेडियो मर्निङ स्टार 90 मेगाहर्ज नेपालगञ्जबाट, सामुदायिक रेडियो जागृति एफएम 87.9 मेगाहर्ज विराटनगरबाट, रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट, रेडियो गणतन्त्र राप्ती एफएम 95.1 मेगाहर्ज दाङगोराईबाट, गेमी त्रिवेणी एफएम 94.3 मेगाहर्ज रुकुमबाट, 91.9 मेगाहर्ज तहलका एफएम सल्यानबाट, 89 मेगाहर्ज रामज्ञानु एफएम बर्दियाबाट, 103.4 मेगाहर्ज शक्ति एफएम हेडमराबाट, 107.8 मेगाहर्ज रेडियो झिलमिला कञ्चनपुरबाट, 94.8 मेगाहर्ज रेडियो चौरजहारी रुकुमबाट र इन्टरनेट अनलाइन www.radiomirmire.com.np मार्फत पनि लगइन गरेर यो प्रस्तुति मित्रहरू विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। प्रस्तुतिलाई यहाँहरूमा आज ल्याइ पुर्याउनुको लागि टेक्निकल पार्टमा सुमन भाइ, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगात, पुन प्रगतिगिरी, क्षितिजी, अनन्त ढकाल र रमेश धामीजी पनि हाम्रो साथमा हुनुहुन्छ। तपाईँ धेरै मित्रहरू पनि हाम्रै साथमा। हाम्रो साथमा अर्को एउटा महत्त्वपूर्ण पाटो रहेको छ, मारुति सिमेन्ट। मारुति सिमेन्टले यो प्रस्तुतिलाई यहाँहरूमा प्रस्तुत गर्नका लागि हामीलाई निकै लामो समयदेखि साथ सहयोग उपलब्ध गराउँदै आएको छ। प्रत्येक इन्जिनियरहरूको पहिलो रोजाइ भनेको मारुति सिमेन्टले प्रायोजन गरेको छ। मारुति सिमेन्टले प्रायोजन गरेको यो श्रृङ्खलामा मित्र हामी आजको श्रृङ्खलामा साताको 10 उत्कृष्ट स्थानभित्रका भाकाहरू प्रस्तुत गर्नेछौँ। निकै रमाइला गीत सङ्गीतहरू, मन छुने गीत सङ्गीतहरू परेका छन् साताको 10 उत्कृष्ट स्थानभित्र। कुनै गीतहरू साताको 10 उत्कृष्ट स्थानबाट बाहिरिने क्रममा रहेका छन् भनेदेखि, कुनै गीतहरू साताको 10 उत्कृष्ट स्थानबाट शीर्ष स्थानतिर लम्किने क्रममा रहेको छ। त्यसैले प्रस्तुतिको समय अवधिभरसम्म यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला भन्दै प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गर्ने अनुमति मागिहाल्छु। 10 स्थानको भाकाबाट यो साता 10 स्थानमा आइपुगेको छ शिव कार्कीको उसैले गर्यो घात बोलको भाका। यो भाकामा आवाज शिव कार्की अनि निशा कार्कीको, लय शब्द शिव कार्कीको रहेको छ। सन्ध्या म्युजिक प्रालीले बजारमा ल्याएको यो भाकाबाट नै मित्रहरू प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गरौँ 10 स्थानमा। खेल मेरो म पनि त मान्छे हो मेरो पनि मन छ के भुला भयो म बाट मित्रहरू दशौँ स्थानको भाकाबाट प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गरिसकेको छु। अब लाग्छु नौ स्थानको भाका प्रस्तुत गर्नतर्फ। यो साता नौ स्थानमा आइपुगेको छ रामजी बोहराको अजम्बरी माया बोलको भाका। यो भाकामा आवाज विष्णु माझी अनि अविरल बोहराको, लय गणेश अधिकारीको, शब्द रामजी बोहराको। यो भाकालाई मगर क्रिएसन प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ। सुनिहालौँ प्रस्तुति लोकचौतारीमा नवौँ स्थानमा। आठौँ स्थानको भाका पनि प्रस्तुत गरिहाल्छु। यो भाका शीर्ष स्थानमा पुगेर अब साताको दस उत्कृष्ट स्थानबाट बाहिरिने क्रममा रहेको छ। राकेश नेपालीको लगिस दैव बोलको भाका यो साता आठौँ स्थानमा पर्यो। मित्र बालकुमार श्रेष्ठ अनि तारा नेपालीको स्वर लय शब्द राकेश नेपालीको यो भाकालाई सङ्कलन सङ्गीत प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ। प्रस्तुति लोकचौतारीमा यो गीतको मिठास्ता पनि श्रवण गरिहालौँ। अब मैले बुझ्ने भगवान सरी थे किन लागि सही दैव उनलाई खुसेरा अंश पृष्ठभूमिमा बस्दै गर्छ। मित्र एउटा जानकारी हामीलाई प्राप्त भएको छ। हामीलाई निकै नजिकबाट निहाल्नु हुने श्रोता एवं साथीहरूको तर्फबाट यही आउँदो पौष दुई गते शनिबार एउटा बृहत वनभोज कार्यक्रमको आयोजना भएको छ मन्जुश्री पार्क चौबार काठमाडौँमा लिसनर्स क्लब नेपालको आयोजनामा। यदि तपाईँ श्रोताहरू पनि वर्षभरिको थकान आफ्ना साथीभाइसँग रमाइलो गरेर मेट्न चाहनुहुन्छ भनेदेखि सो वनभोज कार्यक्रममा उपस्थिति जनाउन सक्नुहुनेछ। विशेष वनभोज कार्यक्रम भनेर हामीलाई प्राप्त भएको छ मिति 2073 पौष 2 गते शनिबार मन्जुश्री पार्क चौबार काठमाडौँमा। यदि सहभागिता जनाउन चाहनुहुन्छ भनेदेखि तपाईँले लिसनर्स क्लबका अध्यक्ष हरिराम पौडेललाई सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको नम्बर रहेको छ 9841420069 9841420069 सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित राख्न सक्नुहुनेछ र सो वनभोज कार्यक्रममा गएर तपाईँहरूले रमाइलो गर्न सक्नुहुनेछ। यो जानकारी मैले गराएँ। अब लाग्छु सातौँ स्थानको भाका प्रस्तुत गर्नतर्फ। यो साता सातौँ स्थानमा आइपुगेको छ ओइलिएको फुलबोलको भाका विष्णु माझी अनि विष्णु धिताल र सन्तोष बानियाको सुर लय सन्तोषकै वास्तोलाको शब्द रहेको छ। सन्तोष बानियाको यो भाकालाई गोर्खा चौतारी म्युजिक प्रणालीले बजारमा सर्वत्र उपलब्ध गराएको छ। ओइलिएको फुललाई शिरमा सजाउँछ राखले हिजो काती यादहरू जिउने आधार भएको छ छतै माया र अबलाई भने हामी छैठौँ स्थानको भाका प्रस्तुत गर्छौँ। यो साता छैठौँ स्थानमा देवेन शर्माको कहाँ छौ बोलको भाका आइपुगेको छ। मौसम गुरुङ अनि देवी घरतीको सुर लय ओम छिनालको शब्द रहेको छ। देवेन शर्माको शीतल सिजन डिजिटल म्युजिक प्रणालीले यो भाकालाई बजारमा सर्वत्र उपलब्ध गराएको छ। मारुति सिमेन्टले प्रायोजन गरेको श्रृङ्खला प्रस्तुति लोक चौतारीमा। अबलाई भने हामी छैठौँ स्थानको यो भाकालाई प्रस्तुत गर्दै गर्दै कार्यक्रमको मध्यान्तरमा जान्छौँ र कार्यक्रमको मध्यान्तर पश्चात अन्य स्थानका भाकाहरू प्रस्तुत गर्न आउँला। तपाईँहरूले हामीलाई सुनेर साथ दिँदै गर्नुहोला। चाहे तिम्रो मलाई होस् भनेर दुःख जति मलाई होस् भनेर कहाँ छु कहाँ मेरी माया उनले टेक्ने धरती एउटै मैले उड्ने आकाश एउटै तर कहिले पाउँदैन म उनलाई नयाँ माया भलाइ होस् भनेर दुःख जति मलाई होस् भनेर कहाँ छु कहाँ मेरी माया उनले टेक्ने धति एउटै मैले उड्ने आकाश एउटै तर कहिले पाउँदैन म उनलाई नयाँ माया उनले टेक्ने धति एउटै मैले संसार तिम्रै तिम्रै तिम्रै